नमस्कार नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले संक्रमणकालको नियु पारेर कोही पनि जिम्मेवारीबाट भाग्न नहुने बताउनु भएको छ। भरतपुरमा हिजो जेसिस क्षेत्र ख सम्मेलन 2014 को उद्घाटनका लागि आउनुभएका मन्त्री पाण्डेले मन्तव्यका क्रममा भन्नुभयो, जसले जे गर्न परे पनि देश संक्रमणकालमा छ, यो बेला केही गर्न सकिँदैन भन्ने नाजायज तर्क गर्छन्। देश जस्तो परिस्थितिमा भए पनि जिम्मेवारी युवाहरूको काँधमा बढ़ी भएको बताउँदै मन्त्री पाण्डेले देश बनाउने जिम्मेवारी युवाहरूले लिनुपर्ने बताउनुभयो। सृजनात्मक तरिकाले देश निर्माण गर्न युवाहरू अग्रसर हुनुपर्ने भन्दै मन्त्री पाण्डेले पछिल्लो समय युवाहरू विदेशी क्रम बढ़ेकाले उनीहरूलाई यहीँ रोकेर सृजनात्मक काममा लगाउन जरूरी रहेको औल्याउनुभयो। युवाहरू सामाजिक यथार्थको खोजीबाट समस्या पत्ता लगाई समाधान गर्न सक्षम हुने प्रमुख अतिथि पाण्डेको तर्क थियो। कार्यक्रममा सभासदहरू कृष्ण भक्त पोखरेल, चन्द्र भण्डारी, रेखा शर्मा लगायतले युवाको भूमिका महत्वपूर्ण हुने तर्क गर्दै समाज विकासका लागि युवा एकजुट हुनुपर्नेमा जोड़ दिएका थिए। सम्मेलन आज सकिँदैछ। सम्मेलनमा 200 भन्दा बढ़ी जेएसएस युवाहरूको उपस्थिति रहेको छ। कार्यक्रममा विज्ञहरूद्वारा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। भरतपुर विमानस्थलमा प्रेस चौतारीले हिजो गरेको पत्रकार सम्मेलनमा मन्त्री पाण्डेले अन्य देशसँगको सम्बन्ध राम्रो बनाउन पहल भइरहेको बताउनु भएको थियो। राजदूत नियुक्ति व्यक्ति वा दल विशेष भन्दा पनि निश्चित मापदण्डका आधारमा गरिने मन्त्री पाण्डेको भनाई थियो। साथै उहाँले पीआर लिएका कर्मचारीहरूलाई फरक फरक चरित्र नदेखाउन पनि आग्रह गर्नुभयो। साक्षरता अभियान अन्तर्गत बचेलीमा संचालित साक्षरता कक्षामा सहभागी हुनेको संख्या घट्दै गएको छ। शुरूका दिनहरूमा उत्साहका साथ सहभागीहरू आउने गरेको भए पनि एक महिना यता संख्या विस्तारै घट्दै गएको हो। पढ्नुपर्छ भन्ने चेतनाको अभावका कारण सहभागीहरूको संख्या घट्दै गएको सरकारवालाहरूले अनुमान गरेका छन्। बचेलीमा सहभागीको संख्या एकाएक घट्दै गएपछि टिकाइराख्न चेतनामूलक र्याली निकाल्न शुरू गरिएको छ। बचेली गाविसमा 40 वटा कक्षामा 1000 जना विद्यार्थीहरू साक्षरता कक्षामा सहभागी भएका थिए। 40 वटा कक्षामा 25 जनाको दरले विद्यार्थीहरूलाई राखिएको छ। अधिकांश उमेर ढल्किएका विद्यार्थीहरू रहेकाले साक्षरता कक्षामा सहभागी हुन उत्साह कम भएको साक्षर अभियान बछेलीका अध्यक्ष एवं गाविस सचिव तेजेन्द्रनाथ लामिछानेले बताउनुभयो। शुरूका दिनमा प्रत्येक कक्षामा 25 जना सहभागी भएको भए पनि अहिले 5 देखि 10 जनासम्म घटेका छन्। प्रत्येक कक्षामा सहभागीको संख्या घट्न थाल्यो। उहाँले भन्नुभयो, उनीहरूलाई कक्षामा टिकाई राख्न र निरन्तर आउने वातावरण सिर्जना गर्न चेतनामूलक कार्यक्रम र घरमै पुगेर शिक्षाको महत्वको बारेमा जानकारी गराउन शुरू गरिएको छ। बुढेसकालमा पढेर के हुन्छ र भन्ने सहभागीहरूमा मानसिकताको विकास भएका कारण साक्षरता कक्षाका सहभागी टिकाई राख्न समस्या भएको लामिछानेको भनाइ छ। सहभागीहरूमा आएको यो गलत सोचाइ हटाएर पढ्न उत्सुक बनाउनतर्फ लागि परेको र त्यसमा सफल हुने विश्वास उहाँको छ। धार्मिक ऐतिहासिक एवं पुरातात्विक महत्व बोके पनि ओझेलमा पर्दै आएको वाल्मीकि आश्रम संरक्षण तथा विकासका लागि सरकारी चासो बढ़न थालेको छ। चितवनको गर्दी गाविसमा पर्ने भए पनि भौगोलिक रूपबाट विकट रहेकाले चितवन जिल्ला विकास समिति तथा गर्दी गाविसले यो क्षेत्रलाई व्यवस्था गर्दै आएका थिए। नवलप्रासी जिल्लाको त्रिवेणी सुस्ता गाविसबाट डुंगामा र भारतको पश्चिम चम्पारण जिल्लाको वाल्मीकि नगर हुँदै जानुपर्ने भएकाले पनि यो क्षेत्रको संरक्षण तथा विकासका लागि सरकारी निकायले कमै ध्यान दिने गरेका छन्। नेपाली समाजमा प्रसिद्ध रहेको रामायण कथामा उल्लेख रहेको भूमि भएकाले यसको संरक्षण तथा प्रचार प्रसार गर्न सके महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने भए पनि सरकारी निकायको ध्यान जान सकेको थिएन। चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र शर्मा यो क्षेत्रमा पुगेर यसको विकासका लागि पहल गर्न थालेपछि सरकारी निकायको चासो बढ़ेको हो। चितवन र नवलप्रासीका स्थानीय विकास अधिकारी पनि सो स्थानमा चार पटक पुगिसकेका छन्। सरकारी कार्यालयका प्रमुखहरूले चासो दिन थालेपछि स्थानीयवासी पनि आशावादी हुँदै यो क्षेत्रको विकासका लागि सक्रिय हुन थालेका छन्। वाल्मीकि आश्रम क्षेत्रमा लव कुश जन्मिएको वाल्मीकिले रामायण लेखेको, सीताले पाताल प्रवेश गरेको, लव र कुशले घोडा बाँधेको, सीताको सिलौटा लगायतका स्थानहरू रहेका छन्। त्यहाँ रहेका पुराना मूर्ति तथा पुरातात्विक महत्वका वस्तुहरू समयमा सुरक्षा व्यवस्था पुर्याउन नसक्दा चोरी भइसकेका छन्। भरतपुर खानेपानी व्यवस्थापन बोर्डले चितवनमा वितरित खानेपानीको महसुल नतिर्ने ग्राहकहरूको लाइन काट्ने अभियान थालेको छ। लामो समयदेखि बग्यौता नतिरेका ग्राहकहरूलाई पटक पटक सूचना जारी गरे पनि अटेर गरेकाले लाइन काट्न थालेको बोर्डका कार्यकारी निर्देशक शालिग्राम पौडेलले जानकारी दिनुभयो। दुईजनाको लाइन काटिएपछि दसजनाले महसुल तिर्न आएको जानकारी दिँदै उहाँले अभियानलाई तीव्रता दिने बताउनुभयो। ग्राहकले 35 लाख भन्दा बढी बक्यौता तिर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो। बक्यौता नतिर्ने ग्राहकहरूको दुईवटा सूची बनाएर काम थालिएको बोर्डले जनाएको छ। लामो समयदेखि पानीको पैसा नतिर्ने 200 ग्राहक रहेको र केही महिनादेखि ग्राहकहरू 400 रहेका छन्। अहिले 4000 भन्दा बढी बक्यौता रकम भएकाको लाइन काट्ने अभियान थालिएको पौडेलले बताउनुभयो। चितवनको भरतपुरमा 28000 घरधुरी मध्ये 15000 खानेपानीको ग्राहक बनिसकेका छन्। सामान्य पूर्वाधार पनि पूरा नगरी बच्चा संरक्षणका नाममा उल्टै शास्ति दिएको भन्दै जिल्ला बाल कल्याण समिति चितवनले जगतपुर स्थित प्रभात किरण सेवा समाजमा राखिएका 13 जना बच्चालाई उद्धार गरेको छ। पश्चिम चितवनको जगतपुरमा प्रभात किरण सेवा समाजको नाममा खोलिएका अनाथालयमा आश्रित 13 जना बाल बालिकालाई बाल कल्याण समिति चितवनले उद्धार गरेको हो। शुक्रबार दिउँसो अधिकार कर्मी सहित पुगेको बाल कल्याण समितिको टोलीले ती बच्चाहरूलाई जिल्ला प्रशासन कार्यालय चितवनमा ल्याइ पुर्याएको थियो। जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रभात किरण सेवा समाजले संरक्षणका नाममा बच्चाहरूलाई शास्ति दिइरहेकाले उद्धार गर्नु परेको जानकारी दिनुभयो। सुकुम्बासी व्यवस्थापन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हिजो रत्नगरमा सम्पन्न भएको छ। सुकुम्बासी सुधार समिति रत्नगर 8 पर्जा गाउँ बस्तीका अध्यक्ष हरि नेपालको अध्यक्षता तथा रत्नगर 8 का वडा सचिव खगराज प्राजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल सुकुम्बासी सुधार समितिका अध्यक्ष फुलमान तामाङ, नेपाली कंग्रेसका वडाध्यक्ष भोजराज लामिछाने, नेकपा एमालेका वडाध्यक्ष कमल बहादुर, नेपाली कंग्रेसका वडा सभापति भोजराज अधिकारी, नेकपा एमालेका वडाध्यक्ष कमल बहादुर घिमिरे, एकीकृत नेकपा माओवादीका इन्द्रप्रसाद ढकाल, राप्रपाका भरत रूपाखेती, पञ्चकन्या वन उपभोक्ता समितिका अध्यक्ष रामबाबु श्रेष्ठ, अखिल नेपाल सुकुम्बासी संघका जिल्ला अध्यक्ष जनार्दन दुवाडी, जनजागृति टोलका अध्यक्ष देवराज पाठक, सुप्रभात टोल विकास संस्थाका अध्यक्ष ज्ञानेन्द्र राज पाण्डे लगायतले बोल्नु भएको थियो। रत्नगर 3 का राजेन्द्र सापकोटाले हिरो मोटरसाइकल किन्दा 1 लाख रूपियाँ जितेका छन्। खैरनीको मार्शल इम्पोरियमबाट मोटरसाइकल खरिद गर्न पाएको स्क्र्याच कुपनबाट उनले उक्त रकम प्राप्त गरेको मार्शल इम्पोरियमले जनाएको छ। रत्नगर 7 रहेको कप्पर फोरी माविमा विगत 5 महिनादेखि देखेको शैक्षिक अन्यलताप्रति नेकपा एमाले वडा कमिटी वडा नम्बर 7 ले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। विद्यालयमा देखेको समस्या समाधानका लागि अभिभावक विद्यालय व्यवस्थापन समिति सल्लाहकार समितिको भेला आयोजना गरिएको र सो भेलामा दल निकटका व्यक्तिहरूले हल्ला गरी विद्यालयको शैक्षिक गतिविधि गरेको भन्दै एमाले वडा कमिटिले त्यसको भर्सना गरेको हो। वडा कमिटी अध्यक्ष टीकाराम आचार्य निकालेको विज्ञप्तीमा सहज वातावरणमा छलफल गरी विद्यालयमा देखेको शैक्षिक अन्यल हटाउन सरकारवालाहरू एकजुट भएर लाग्न समेत आग्रह गरिएको छ।